लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा अर्पण शुभ साँझको अर्को एउटा रमाइलो बसाइले आज पनि यो साँझको बेला तपाईँलाई भेट्नको लागि हामी उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला रिजन, अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा। थाहा नै छ अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन साँझ 7 बजे पछाडि उपस्थित हुने गर्छौँ। करिब करिब आधी घण्टा तपाईँसँगै रहन्छौँ र मिठा मिठा लोकगरी भाकालाई तपाईँको लागि राख्छौँ। तपाईँको थकानलाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्छौँ। आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 056-5363-332 र 056-5363-333 यो दुईवटा बाटो तपाईँको लागि हामीले आज पनि खुल्ला गरिसकेका छौँ। र यति बेला अर्पण शुभ साँझको व्यवसायलाई तपाईँले रेडियो अर्पण 104.5 मेगाहर्जबाट सुन्नु भएको छ, साथसाथै इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ। र यति बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हेलो, कोही साथी आउने तर्खरमा हुनुहुन्छ, आइसक्नु भएको छ। हेलो हेलो हेलो, हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ होला? चिन्नु भएन र? नचिन्नु भएको होला र? खोइ त्यस्तै जस्तो लाग्यो। सुनिताजीलाई नचिन्ने कुरै छैन, सोधेको के भन्नुहुँदो रहेछ भनेर मैले त्यही भएर चिन्नु भएन र भनेको नि त। नाम ढाट्नुहुन्छ कि भनेर चेक गरेको, तर ढाट्नु हुँदो रहेनछ थाहा भयो। एउटा मान्छेको एउटै त हुन्छ नाम, होइन कतिजना साथीहरूले नाम ढाटेर बोल्नु हुँदो रहेछ कि त्यही भएर। अनि के छ कुम्रोजतिरको हालखबर, तपाईँको हालखबर? कुम्रोजतिर पनि ठिक छ, मेरो पनि ठिक छ हजुरको। मेरो पनि एकदम ठिक छ। अनि खाना भयो कि भएको छैन? भएको छैन हजुरको। मेरो पनि भएको छैन, अब खाइदिन्छ कि पछाडि मात्रै हुन्छ, भर्खर त 7 बजिया छ है। हजुर र फेरि विचार गर्नु चाहिँ, फेरि पकाउनु पर्यो भने गाह्रो हुन्छ नि यस्तो गर्मीमा। हुँदैन हुँदैन, बाँडेर खाउला नि होइन। कुनै दिन आइहाल्यो भने नाइ नास्ती नगर्नु होला है। गर्दिन गर्दिन। अनि आज को कसो सम्झिनुहुन्छ अब बज्ने भएको मार्फत? हजुरलाई धन्यवाद। अनि मेरो साथीहरू, अनि बाबा मम्मी, दिदी भिनाजु, अनि प्रेम कुमारी, अनि राधा कुमारको लागि, मलाई चिन्न नचिन सम्पूर्णको लागि। हुन्छ, अहिले पनि छुटौ। नमस्कार। नमस्कार। सुनिता आउनु भएको थियो यति बेला कुम्रोजबाट, र अर्पण शुभ साँझको व्यवसाय हो। भर्खर भर्खर साँझ पर्न थालेको छ, उज्यालै छ। तपाईँ यति बेला अर्पण शुभ साँझको व्यवसाय सुन्दै हुनुहुन्छ। कतिजना साथीहरू खाना खाँदै बनाउँदै हुनुहुन्छ होला, जहाँ जस्तो अवस्थामा भए पनि हामीलाई त सुन्नु भएको छ, विश्वास चाहिँ लिएका छौँ। र अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई पनि स्वागत गर्छु। हेलो, हजुर नमस्कार दिदी। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर? म कोराकबाट प्रमोद तामाङ। कोराकबाट प्रमोद तामाङ, हजुर। के छ प्रमोदजी हालखबर? हालखबर यस्तै हो दिदी, अब आज हिजो अस्ति मकै छरेको थियो, बसी बस भन्नु पर्थ्यो दिदी। सकियो मकै छरेर? हजुर, गर्मी लागेको थियो दिनभरि छैन, त्यतिकै बसेर यस्तो घाम झर्किन्छ दिउँसो है। त्यही त दिदी। ल ठिक छ, अब के गर्ने, गर्मी भए पनि शीतल खोज्दै बस्नु परिहाल्यो होइन, घाममा काम गर्न सकिँदैन है। हजुर दिदी। ल ठिक छ, खाना खानु भयो कि छैन नि अहिले? खाएन दिदी हजुरको। मेरो पनि भएको छैन खाना, अब खाइदिउँ सके पछाडि मात्रै हुन्छ। हुन्छ दिदी। अनि आज को कसो सम्झिनुहुन्छ प्रमोदजीले? अब बस्ने भएका मार्फत चाहिँ सर्वप्रथम हजुरलाई धन्यवाद, कन्ट्रोल रुम भन्ने दादालाई, मेरो घर परिवार सबैको लागि, अनि दिपेन्द्र घलान, मेरो दिदी हरिमाया मोक्तान, मोक्तान भान्जा दिपेन्द्र मोक्तान, अनि शान्ति शान्तिमाया मोक्तान, कुमार तामाङ, शान्ति चेपाङ, स्मृति चेपाङ, प्रमोद भनेर चिन्ने सम्पूर्ण लागि दिदी। हुन्छ प्रमोदजी, छुटौ। नमस्कार। नमस्कार। प्रमोद आउनु भएको थियो यति बेला खोराकबाट, र अर्को शुभ साँझको बसाइ हो। तपाईँ आउँदै गर्नुहोला 056-5363-332 र 056-5363-333 यो दुईवटा बाटो खुल्लै छ। र यति बेला भने अर्पण शुभ साँझको यो बसाइमा एउटा भागा तपाईँको लागि अगाडि जोड्छु, त्यस पछाडि फेरि आउँछु। बर्खा बर्खा भनेर टार्ने टार्ने पुरानो भाकर अर्पण शुभ साँझको व्यवसायमा हामीले तपाईँको लागि राखिसकेका छौँ। अर्पण शुभ साँझको व्यवसाय सुनिराख्नु भएको छ यति बेला तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै नाममा रहेर हामीलाई यति बेला सुनिराख्नु भएको छ। www.radioarpan.com.np लगइन गरेर आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0556563332 र 0556563333 दुईवटा बाटो तपाईँहरूको लागि खुल्लै छ र यति बेला को साथी आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हेलो, नमस्कार दिदी। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? काँक्राबाट रिमलाल चेपाङ। हजुर, के छ रिमलालजी तपाईँको हाल खबर? हजुर, ठिकै छ दिदी, बसिबस र अलिअलि त्यो मकैहरू रोपेर ध्यान लाग्छन्, के हो काम चाहिँ हो आज भोलि त भने पछाडि अहिले चाहिँ मकै रोप्ने कार्यक्रम भइरहेछ। हजुर, सकिएको छैन? हजुर, ल ठिक छ। अनि खाना भएको छ कि छैन नि? अब हुनु नै लाग्छ दिदी, ल बिस्तारै बिस्तारै खानु होला है। हुन्छ, अनि आज कसको सम्झिनुहुन्छ अर्पण शुभ साँझमा? हजुर, सर्वप्रथम हजुरलाई धन्यवाद, दादालाई अनि राजदालाई अनि हाम्रो जुन हामी यहाँ जुन भट्टबहादुर मामालाई अनि त्यसपछि हाम्रो सोमलाल मामालाई अनि त्यसपछि फुपू हुनुहुन्छ, फुपू अनि बाजे बजे अनि त्यसपछि विकास सर अनि गम्बर सर अनि सन्तलाल अनि कृष्णबहादुर दाई र त्यसपछि मेरो घर परिवार अनि त्यसपछि मलाई रिमलाल चेपाङ भनेर चिन्ने सम्पूर्ण साथीहरूको लागि चाहन्छु। हुन्छ रिमलालजी, अहिले भने छुटौँ, नमस्कार। नमस्कार, रिमलाल आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको व्यवसायमा कुसारी पनि आइसक्नु भएको छ, म उहाँलाई पनि स्वागत गरिहाल्छु। हेलो, हेलो दिदी, नमस्ते। हजुर नमस्कार, के छ ऋषि हाल खबर? एकदम ठिक छ दिदी, अनि हजुरको के छ नि? मेरो पनि एकदम ठिक छ। अनि के गर्नुभयो आज दिनभरि ऋषिले? आज दिनभरि खोलातिर नुहाउनु गयो, आज शनिबारको दिन हो अनि बेलुका एकछिन अलिकति बारीतिर मकै छरेर भने काम गरे जस्तो गरे दिदी, अनि अलिकति गर्मी पनि बढिरहेको छ अहिले दिउँसोमा, एकदम बढी गर्मी छ, घाम चर्किरहेछ है। हजुर, ल ठिक छ, अब के गर्ने, काम पनि गर्नु पर्यो, एक दिन फुर्सद हुन्छ शनिबारको दिन होइन? हजुर, काम नगरिकन दुध खान पाउँदैन। तर आज त आइतबारको दिन हो कि आज शनिबार हो कि आइतबार हो? आज त शनिबार हो नि त दिदी। अनि किन किन आइतबार हो भन्दाखेरि अ भन्नुभयो त फेरि? होइन होइन, मैले त भोलि त आइतबार हो नि भनेर सोधेको थिएँ नि त, त्यही भएर अँ भनिन्छ। अनि तपाईँले फेरि आज त शनिबार हो कि आइतबार हो भनेर सोध्दाखेरि शनिबार हो भने ए हुन्छ, किन भयो तर एकचोटि है? होइन, तपाईँले भोलि भने, तपाईँले भोलि भने जस्तो सुन्यो कि हो, तर मैले आज भनेर सोध्न खोजिरहेको थिएँ, ठिकै छ कि छ, मैले मात्र गरेको है। हजुर, अनि अब बज्ने भाका मार्फत चाहिँ कसलाई सम्झिनुहुन्छ ऋषिले? सर्वप्रथम हजुरलाई धन्यवाद, राज दादालाई अनि रिजन दादालाई अनि विष्णु दादालाई राम आचार्य दादालाई अनि हाम्रो मकनपुरमा रहने दिपबहादुर चेपाङ, सुखबहादुर चेपाङ, कर्णबहादुर चेपाङ अनि बमबहादुर चेपाङ, बेलबहादुर चेपाङ, उदयबहादुर चेपाङ, पदुमपुरबाट आउनुभएको स्वर अधिकारी अनि गोमन्द दादा अनि देवेन्द्र बोर दादा अनि अन्तिम मलाई रेश कुमार चेपाङ भनेर चिनी नचिनी सम्पूर्ण साथीहरूलाई अनि अर्पण एफएम होल्ड दिदी। हुन्छ, अहिले पनि छुट है? हुन्छ, नमस्कार। नमस्ते रेश कुमार आउनु भएको थियो यति बेला. तपाईँ आउँदै गर्नु सुना सप्र 65332 खुल्लै छ यो बाटो यति बेला चाहिँ यो भाका तपाईँको लागि. म पनि क्रिकेट खेल्न जान्छु. रमाइलो खालको भाग तपाईँले सुनिसक्नु भएको छ. अर्पण शुभ साँझको व्यवसायी सुन्दै हुनुहुन्छ. ल्याउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला हामीलाई 0656 63 332 र 0656 63 333 दुईवटा बाटो तपाईँको लागि खुल्लै छ. र यति बेला कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु. हेलो हेलो कोही साथी हुनुहुन्थ्यो फोन सम्पर्कमा तर उहाँ गइसक्नु भएको के जस्तो लागिरहेको छ. यो साँझको बेला किसिम भए पनि तपाईँको थकान तपाईँको कामलाई चाहिँ भुलाउनको लागि अलिकति भए पनि टाढा राख्नको लागि हामी अर्पण शुभ साँझको यो व्यवसाय लिएर हरेक दिन आउँछौँ. र तपाईँले निकै नै मन पनि पराउनु भएको छ, यो व्यवसायलाई माया गर्नुभएको छ, त्यही गरी माया गरिराख्नु होला हामीलाई. र यति बेला अर्को साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु. हेलो नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर? कोराकदेखि रूपचन्द तामाङ. हजुर. अनि के छ रूपचन्दजी हाल खबर तपाईँको? सबै ठिक छ दिदी. के गर्नुभयो आज दिउँसो? बसिबसेको मात्रै भयो. हजुर. अनि अहिले चाहिँ खाना खानु भयो कि छैन? भएन दिदी हजुरको. मेरो पनि भएको छैन. आज को कसलाई सम्झिनुहुन्छ अब बज्ने भाका मार्फत? फर्स्ट अफ अल हजुरको लागि धन्यवाद. अनि प्राकृतिक दादाको लागि, अनि अर्पण होलीको लागि, अनि मेरो साथीहरू अशोक, प्रजाल, कुमार, प्रवीण, अनि तिलक, दैभोगको लागि, अनि मलाई धेरै माया गर्ने मेरो अनि मायाको लागि, अनि रुपचन भन्ने चिनिनाकी सम्पूर्ण लागि. हुन्छ अहिले भने छुटौँ है. नमस्ते. नमस्कार, रूपचन्द हुनुहुन्थ्यो यति बेला. र अर्पण शुभ साँझको यो व्यवसाय हो. तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0656 63 332 र 0656 63 333 यो बाटो खुल्लै छ. र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, म उहाँलाई पनि स्वागत गरिहाल्छु. हेलो. हेलो हजुर, नमस्कार. नमस्ते दिदी. कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकदेखि मन्जुलामा. अनि के छ मन्जुजी हाल खबर तपाईँको? ठिकै छ नि हजुरहरूको? हाम्रो पनि एकदम ठिक छ. हामीलाई माया मार्न खोज्नु भएको र मन्जुजीले? होइन, फोनै लाग्दैन त्यही भएर हो. कार्यक्रम चाहिँ सुन्नुहुन्छ? सुन्छु नि. आज कसलाई सम्झिन मन लाग्यो? सर्वप्रथम तपाईँलाई धन्यवाद. अनि काउन्टर रुम हुने दादालाई, उर्मिला दिदी अनि कान्छी अनि उर्मिला दिदीको छोरी आइसा अनि साथीहरू निशा सङ्गीता लक्ष्मी रीता अनि त्यसपछि सुमित्रा बाजेली अनि प्रेम दाई सुसन दाई कुमारी भौता भाउजू अनि दार्जिलिङ भने मम्मी बाबाको लागि विशेष गरी मेरो हस्बेन्ड सानोको लागि हुन्छ अहिले भने छुट है नमस्कार मन्जुजी आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको व्यवसायमा फेरि पनि तपाईँको लागि अर्को एउटा भाकालाई अगाडि जोड्छु त्यस पछाडि पुनः आउनेछु सर्पण शुभ साँझको व्यवसाय सुन्दै हुनुहुन्छ आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला हामी लगभग अन्त अन्तमा पनि आइपुग्न लागिसकेका छौँ 056-536-332 र 056-536-333 यो बाटो तपाईँहरूको लागि खुल्लै छ र हरेक दिन आउँछौँ हामी अर्पण शुभ साँझको व्यवसाय लिएर आज पनि तपाईँसँगै रमिराखेका छौँ यिनै भाकाहरूसँगै तपाईँलाई रमाइराखेका छौँ एक किसिम भए पनि तपाईँको थकानलाई चाहिँ बुझाउने प्रयास गरिराखेका छौँ कतिसम्म सफल भएका छौँ त्यो चाहिँ तपाईँले नै भन्नुपर्छ कतिको मनपर्छ आशा छ एकदमै मन पराउनुहुन्छ एकदमै माया गर्नुहुन्छ कार्यक्रममा तपाईँको सहभागिता पनि धेरै रहन्छ यसले पनि थाहा हुन्छ तपाईँले अर्पण शुभ साँझको व्यवसायलाई निकै नै माया गर्नुहुन्छ यति बेला अर्को साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हेलो हेलो हेलो हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खै गेस गर्नु न गेस गर्नु पर्यो हजुर बकुलरबाटै है प्रसन्ना नै होइन अनि के छ प्रसन्नाको हाल खबर सब ठिक छ अनि हजुरको मेरो पनि सबै ठिक छ अनि पढाइ कस्तो छ प्रसन्ना राम्रै छ आज त बिदाई होइन टेस्ट थियो कस्तो भयो एकदम राम्रो भयो सधैँ यस्तै बोली बोलिराख्नु सधैँ राम्रो गरिराख्नु है अनि आज को कसरी सम्झिनुहुन्छ आज मम्मी र बाबाको एनिभर्सरी मम्मीहरूलाई ओहो अनि त्यसपछि मेरो बाबु भाइलाई हजुर अनि हजुरलाई अनि दादालाई अनि मलाई प्रसन्ना चिन्नु नै नचिन्नु सम्पूर्ण हुन्छ प्रसन्ना हजुर बाबा मम्मीलाई मेरो तर्फबाट पनि ह्याप्पी एनिभर्सरी भनिदिनुहोस् है थ्याङ्क यू ल अहिले भने छुटौ नमस्कार प्रसन्ना आउनु भएको थियो यति बेला बकुलहरूबाट र हामी आजको कार्यक्रमको अन्तमा छौँ र भने कार्यक्रमबाट छुटिनुपर्छ यतिन्जेलसम्म तपाईँले अर्पण शुभ साँझको व्यवसायलाई सुनेर बस्दिनु भयो तपाईँ सबैजनालाई धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई धन्यवाद छ फोन गर्नुहुने तपाईँप्रति एकदमै आभारी छु। आज कार्यक्रममा सुनिता कुम्रेजबाट आउनु भएको थियो, प्रमोद कुराकबाट, रिमदाल कुराकबाट, रिस कुमार लोथ्रबाट, रूपचन्द कुराकबाटै, मन्जु हुनुहुन्थ्यो, त्यस्तै गरी प्रसन्ना बकुलरबाट, सबैजनालाई पुनः एकपटक धन्यवाद छ। र यतिन्जेलसम्म फोन प्रयास गर्नुभयो होला तपाईँले, तपाईँलाई पनि धन्यवाद छ। इन्टरनेट अनलाइनबाट जहाँ कहीँ रहेर सुनिदिनुभयो तपाईँलाई पनि धन्यवाद छ। र यतिन्जेलसम्मको प्राविधिक साथको लागि रिजललाई पनि धन्यवाद छ। र अन्तमा प्रसन्नाको बाबा मम्मीलाई एकपटक फेरि पनि ह्याप्पी एनिभर्सरी भन्दै म प्रतीक्षा पनि आजको अर्पण शुभ साँझको व्यवसायबाट सुटिन्छु। नमस्कार, शुभ सन्ध्या। को दर्पण सुन्नु होला रेडियो अर्पण।